नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। ए माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै, बैठकमा कार्य विभाजनका विषयमा पनि छलफल हुने। संविधान सभाका अध्यक्षद्वारा कूटनीतिक नियोगका अधिकारीसँग छलफल गर्नुहुने। व्यवस्थापिका संसदको वर्षीय अधिवेशन आगामी 16 गतेदेखि शुरू हुने। भारतमा मोदीको नेतृत्वमा सरकार बने पक्का। भाजपाद्वारा सरकार गठनका लागि आवश्यक 272 सिटमा अग्रता। र सौराहामा जारी प्रथम गैंडाकप फुटबल प्रतियोगितामा आजदेखि सेमी फाइनल चरणका खेल शुरू हुँदै, पहिलो सेमी फाइनलमा आज भण्डारा र सौराहा भेट्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो 3 बजे बैठक बस्न लागेको हो। पार्टीको विराटनगरमा सकिएको राष्ट्रिय सम्मेलनका विषयमा समीक्षा गर्न बैठक बस्न लागेको पार्टी प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। आजको बैठकमा कार्य विभाजनका विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो। यसैबीच केन्द्रीय समितिको बैठक बस्नु अघि पदाधिकारीको बैठक बस्दैछ। केन्द्रीय समितिमा छलफल गर्ने एजेन्डा पार्टी नेता डाक्टर बाबुराम भट्टराई पक्षका नेताहरूलाई केन्द्रीय समितिमा लैजाने विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने भएको छ। संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेङ्वाङले कूटनीतिक नियोगका अधिकारीसँग छलफल गर्नुहुने भएको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो 3 बजे अध्यक्ष नेङ्वाङले छलफल गर्नुहुने भएको हो। भेटमा नेङ्वाङले सभासदहरूलाई विदेश भ्रमणमा नबोलाउन नियोगका अधिकारीहरूसँग आग्रह गर्नुहुने भएको हो। सभासदहरू विदेश भ्रमणमा रहँदा संविधान निर्माणको काममा प्रभाव पर्ने र तोकिएको समयमा संविधान जारी गर्न कठिन हुने भएकाले विदेश भ्रमण रोक्न नियोगका अधिकारीहरूलाई औपचारिक आग्रह गर्नुहुने भएको हो। यसअघि पनि नेङ्वाङले सभासदहरूको विदेश भ्रमण रोक्न विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका अधिकारीहरूसँग आग्रह गर्नुभएको थियो। गएको वैशाख 30 गते बसेको संविधान सभा बैठकमा नेङ्वाङले संविधान निर्माण अवधिवर जिल्लामा समेत नगई राजधानीमा नै बसेर संविधान लेखनमा केन्द्रित हुन सभासदहरूलाई रुलिङ गर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयले जेठ 14 गते गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ 18 गतिलाई सारेको छ। विद्यार्थी संगठनसँग सहमति गर्न समय नपुगेकाले 18 गते चुनाव गर्ने गरी चुनाव कार्यतालिका सार्वजनिक गरेको त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याणकारी निर्देशालयका महानिर्देशक गंगाबहादुर थापाले जानकारी दिनुभयो। त्रिभुवनले सार्वजनिक गरेको कार्यतालिका अनुसार 8 गते मतदाताको नामावली प्रकाशन गर्ने र 11 गते उम्मेद्वारी दर्ता गर्ने मिति तोकिएको छ। नेविसँगै एमाले निकट अनराष्ट्रिय चुनावको पक्षमा भए पनि एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सहितका 19 विद्यार्थी संगठनले भने सहमति नगरी चुनावको मिति तोकिएको भन्दै विरोध गर्दै आइरहेका छन्। व्यवस्थापिका संसदको वर्षीय अधिवेशन आगामी जेठ 16 गतेदेखि सुरु हुने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले अधिवेशन आह्वानका लागि हिजो नै राष्ट्रपति डाक्टर रामचरण यादवलाई भेटेर सिफारिस गर्नुभएको थियो। अन्तरिम संविधान 2063 अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका संसदको अधिवेशन बोलाउने व्यवस्था गरेको छ। प्रधानमन्त्री कोइरालाको सिफारिसपछि आज राष्ट्रपति कार्यालयले जेठ 16 गते बैठक आह्वान गर्ने गरी संसद सचिवालयलाई पत्र लेख्ने बुझिएको छ। सरकारले आर्थिक वर्ष 2071-72 प्री बजेट नीति तथा कार्यक्रमबारे छलफल चलाउने र यही 30 गते बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। गणतन्त्र स्थापनापछि अन्तरिम संविधानमा प्री बजेट छलफल गर्ने प्रावधान रहे पनि अहिलेसम्म एकपटक मात्र यस्तो छलफल भएको छ।